सक्नु पाकिमै जान्छ कि छोला अब बेटा होला कि होला मेरो माया गयो राता मर्छु कहिले गर्छु होला अब म यतिकै तिम्रो यादले साह्रै सतायो मन साह्रै हत्यायो उसले माया बुझेन लत्यायो मेरो माया गयो लतायो